عورتوں سے بڑھ کر خطرناک نہیں چھوڑ چلا۔ سب سے زیادہ خطرہ مجھے مردوں کے حق میں عورتوں سے ہے، یہ زیادہ ضرر رساں کتنا ہے، اس لیے کہ ان کی محبت میں مبتلا ہو کر انسان اللہ تعالی سے غافل ہو جاتا ہے، آخرت سے غافل ہوتا ہے، امور خیر سے بیگانہ ہو جاتا ہے، اللہ تعالی کی اطاعت کی باتوں کو بالکل فراموش کر دیتا ہے اور صرف نفسانی خواہشات کے اندر ہی مبتلا ہو جاتا ہے۔ تو لہذا یہ سب سے بڑا فتنہ ہے، ورنہ فطرتاً عورت اور مرد کا رشتہ اللہ تعالی نے تو ایسا بنایا ہے کہ خلقہ، اللہ تعالی نے فرمایا مٹی سے اللہ نے انسان کو پیدا کیا، اسی کا جوڑا اس سے پیدا کیا، اور انسانوں کو اس طرح پیدا کیا کہ مردوں کے مقابلے میں دوسری صنف کو پیدا کر دیا، لِتَسْكُنُوا إِلَيْهَا، آسکون کا ذریعہ بھی اللہ نے بنایا، پریشانی اندوہ غم اور اپنے جائز نفسانی خواہشات کو پورا کرنے کا ذریعہ، بوجھ کو کم کرنے کا ذریعہ، سکون کا ذریعہ بھی فرمایا، وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً، مہربانی اور دوستانے کا تعلق بھی تمہارے درمیان قائم کر دیا۔ تو اس لحاظ سے تو عورت اور مرد کا رشتہ فطری ہے، اور جیسا کہ فرمایا کہ ہن لباس لکم وانتم لباس لہن، عورتیں تمہارے لیے لباس ہے اور تم ان کے لیے لباس، تم ان کے لیے پردہ پوشی کا ذریعہ ہو اور عفت کا اور پاک دامنی کا ذریعہ ہو، اور عورتیں تمہارے لیے پاک دامنی اور عفت کا ذریعہ ہیں اور لباس کے بمنزلہ ہیں۔ یہ تو رشتہ فطری ہے، اسی واسطے حدیث کے اندر آتا ہے کہ اگر عورت سے مقصود پاک دامنی ہو اور اولاد صالح ہو، جیسا کہ اللہ تعالی کا فرمان ہے کہ محض شاوترانی مقصود نہیں ہونی چاہیے اور مد نظر نہیں ہونی چاہیے، وابتغوا ما کتب اللہ لکم، عورتوں کے پاس جب تم جاتے ہو تو اس چیز کو بھی تلاش کرو جو اللہ نے تمہارے لیے مقدر کیا اور رکھی ہے، وہ ہے نیک اولاد کا ہونا، پاک دامنی مقصود ہے اور اچھی اولاد مقصود ہے، اور کثرت اولاد مقصود ہونا بھی ایک مطلوب امر ہے، جیسا حضور نے فرمایا انی مقاصر بکم الامم، جس کی اولاد زیادہ ہوگی تو حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ میں فخر کروں، لیکن ہو نیک نہیں، بری نہیں، وہ تو عذاب ہے انسان کے لیے، بری اولاد، اچھی اولاد ہو اور کثیر اولاد ہو، یہ باعث فخر چیز ہے ایک مسلمان کے لیے، حضور کی امت کے افراد جتنے بھی زیادہ ہوں۔ تو علماء کرام یہ فرماتے ہیں کہ کثرت دو طریقے پر ہوتی ہے، ایک تو یہ اسی واسطے اسلام نے تعدد ازدواج کی بھی اجازت دی، اس کی ایک حکمت یہ ہے کہ تعداد زیادہ ہوگی، جتنی تعداد زیادہ ہوگی اتنا ہی اچھا ہوگا، اور دوسرا کثرت تعداد تبلیغ کی وجہ سے ہوتی ہے، جتنی زیادہ مسلمان تبلیغ کریں گے اور لوگوں کو حلقہ بگوش اسلام کریں گے ان کی تعداد بڑھتی جائے گی، حضور کے لیے باعث فخر ہوگا، ہمارے لیے باعث نجات اور ثواب ہوگا۔ تو یہ کثرت اولاد بھی ایک مطلوب ہے، اور جو لوگ اس راستے کو بند کرنا چاہتے ہیں کہ کثرت اولاد نہ ہو، شاہ ولی اللہ رحمت اللہ علیہ نے فرمایا حجت اللہ البالغہ میں، وہ اللہ کی سکیم کا مقابلہ کرتے ہیں، لہذا وہ ملعون ٹھہریں گے اللہ کے نزدیک۔ چنانچہ یہ فیملی پلان اور آئلی قانون اور یہ برتھ کنٹرول وغیرہ کے جتنے بھی قوانین جہاں جہاں بھی رائج ہیں، یہ سب لعنتی قانون ہیں، باعث لعنت بنتے ہیں، لعنت پھینک کر کے لاتے ہیں، کہ اللہ تعالیٰ تو فرماتا ہے کہ جائز ذریعے سے کثرت اولاد ہونی چاہیے، مطلوب ہے، اور حدیث میں بڑی بڑی حکمتیں بیان فرمائی ہیں۔ میں اگر بچہ مر گیا چھوٹا، حتیٰ کہ کچا حمل بھی اگر گر گیا اور ضائع ہو گیا، تو وہ بچہ بھی قیامت والے دن مومن کے حق میں شفاعت کرے گا، وہ باپ کے اور ماں کے دامن کو پکڑ لے گا، جہنم میں نہیں گرنے دے گا، اللہ کی بارگاہ میں ایسی زبردست سفارش کرے گا کہ ان کو ساتھ لے کر جنت میں جائے گا۔ अगर बचपन में मर गया तो उसका ये फायदा है, अगर परवरिश की और नेकी का बायस बना तो बाद में वो दुआ का जरिया बनेगा और नेक काम करेगा तो फख्र का बायस बनेगा। हर लिहाज से एक औरत ने आकर त्रिवेशी में और ने आकर कर्ज किया, हजूर मेरे तो बच्चे नहीं जिंदा नहीं रहते, अगर तीन बच्चे मेरे छोटे फौत हो गए। आपने फरमाया अच्छा तेरे तीन बच्चे फौत हो गए हैं, लकद हजरते बे हजारन शदीदन, तुमने तो जहन्नम के आगे बड़ी बाढ़ लगा दी है, ये बच्चे बाढ़ बन गए हैं तुम्हारे लिए, खुदा जहन्नम से बचा लेगा तुझे, तुम्हें किस चीज की फिक्र है। तो अगर औरत से मकसूद इफ्फत और पाक दामनी हो और कसरत औलाद हो तो ये बड़ी मतलूब चीज है और अच्छी चीज है, और हुजूर का फरमान भी ऐसा ही है कि खैर व मताए दुनिया अल मरत सालह, दुनिया के बेहतरीन फायदे वाली चीजों में नेक औरत है। दुनिया में जितनी चीजों से इंसान फायदा उठाते हैं उनमें से सबसे ज्यादा बेहतर फायदे वाली चीज नेक औरत है, अल मरत सालह, कि अगर इन नजर अलैह असर अगर निगाह करके उसकी तरफ देखेगा तो वो उसको खुश करेगी और हुक्म देगा तो फरमा बरदारी करेगी, हामद गायब होगा तो उसके माल की और अपनी नामूस की हिफाजत करने वाली होगी, ये उसके औसाफ बयान फरमाए। और मुस्नद अहमद शरीफ की हदीस से ये मालूम होता है कि दुनिया में इंसान के लिए दुनियावी सआदत है, एक तो हकीकी सआदत है वो ईमान से इंसान को नसीब होती है, और आमाल सालिहा के बगैर इंसान सआदतमंद नहीं बन सकता, और एक है दुनिया में सआदत। फरमाया कि तीन चीजें जिस आदमी को नसीब हों वो दुनिया में बड़ा सआदतमंद होगा, उनमें पहला नंबर है अलमरत सालिहा, नेक औरत अगर किसी को मिल जाए और अच्छा मकान रहने के लिए मिल जाए और अच्छी सवारी उसको नसीब हो सवार होने के लिए, दुनिया के एतबार से वो आदमी सआदतमंद कहलाएगा। और ये तीनों चीजें अगर किसी को नसीब ना हो तो वो शकी होगा दुनिया के एतबार, औरत भी अच्छी नहीं है, मकान भी अच्छा नहीं, क्योंकि हर वक्त आदमी कुड़ता रहता है, न गर्मी में मुफीद हो न सर्दी में, सवारी भी मर्जी के माफक न हो, तो दुनिया में ये शकावत है। तो इस लिहाज से तो औरत के साथ ताल्लुक ये फितरी चीज है, अपनी यानी इफ्फत मकसूद है, और लेकिन अगर औरत का सिलसिला ऐसा हो जाए कि ये चीज नसीब ना हो किसी को और औरत की मोहब्बत में ही मुब्तला होकर नेकी से बरतरफ हो जाए खुदा की इताअत से, तो यही चीज इंसान के गुमराह होने का जरिया बने, चुनांचे अक्सर और बेशतर दुनिया में ये चीज ज्यादातर गुमराही का जरिया औरतें बने, सल्तनतों का जवाल इनकी वजह से, साजिशें इनकी वजह से, बेहयाइयां इनकी वजह से, यूरोप वाले और लंदन वाले भी कान पकड़ते हैं लेकिन वो रास्ता उन्होंने ऐसा ही मुकर्रर किया। आज बेशतर और ज्यादातर गुमराही और नेकी से किनारा कशी औरत की वजह से आ रही है, और जिम्मेदार इसके सारे मर्द हैं, उन्होंने खींच करके हर मैदान के अंदर औरत को घसीटा। तालीमी इदारों में तो थी, वो तो बात ठीक थी, समझ में आती थी कि स्कूलों में कॉलेजों में औरतें भी तालीम दें, ठीक है, पर्दे के साथ शराफत के साथ, लेकिन फौज में औरतों को ले जाना, दफ्तरों में औरतों को ले जाना, और दुकानों को चलाने के लिए औरतों को बैठाना, और तमाम वो पोस्टें जहां पर मर्द खुश उसलूबी से काम कर सकते हैं और बेहतर तरीके से काम कर सकते हैं वहां औरतों को ले जाना, ये गुमराही का जरिया है, और यही कुछ अंग्रेज ने किया है और यही कुछ सिखलाया है, और अंग्रेज की इक्तदा में सब मशरक वाले भी यही कुछ करते हैं। हालांकि हुजूर का इरशाद मुबारक था, अखरुहुन्ना मिन खैस अखरहुन्ना, عورتوں کو اس مقام میں رکھو جہاں اللہ نے ان کو رکھا. اگلی صف میں کھڑا ہونے کی اجازت نہیں ہے بھائی, پچھلی صف میں عورت کھڑی, حتیٰ کہ بچے بھی کھڑے ہوں تو عورت بچوں سے بھی پیچھے ہو. مقام نہیں ہے اس کا, وہ اس کی حیثیت اور ہے. اللہ نے اس کو اور حیثیت دی ہے, اس کی صفت اور پیدا کی ہے. جتنی بے حیائی کے کام سے دور ہوگی اتنی عورت صاحب فضیلت اور صاحب کمال ہوگی, اور جتنی عریانی کے کاموں میں آگے بڑھے گی اتنی عورت نہیں رہے گی, کچھ اور بلا ہو جائے گی. کھیل کے میدان میں دوڑایا عورت کو, ہاکی اور والی بال اور طرح طرح کے کھیلوں کے اندر, پہلوانیوں کے اندر بھی دوڑایا, کشتی لڑ رہی عورتیں, آج دنیا تماشا دیکھ رہی, ہوائی جہازوں میں خدمت کے لیے بغیر عورتوں کے گویا گزارا ہی نہیں ہے, کلبوں کے اندر عورتوں کو دوڑایا, فوج کے اندر عورتوں کو دوڑایا, سب ایسی جگہوں میں جہاں اسپتالوں کے اندر بھی عورتوں کے بغیر گزران ہی نہیں ہے. تو یہ عورت جو ہے یہ اسباب ضلالت میں سے, گمراہی کے اسباب میں سے, مرد کے خیالات کو خراب کرنے کے لیے یہ سب شیطان کا جال ہے. اور کسی چیز کو اللہ نے فرمایا یہ چیز جب آئے گی تو انسان گمراہ ہوں, نہ ان کا ایمان سلامت رہے گا, نہ نیکی و تقوی کی بات رہے گی. اسی کو اسباب ضلالت میں شمار کیا گیا. تو پہلا نمبر عورت کا شمار کیا گیا. تو دونوں پہلو میں نے عرض کر دیے, ایک پہلو تو وہ پاک دامنی کا تھا, وہ تو کمال درجے کی چیز ہے. اب میونسپل کمیٹیوں میں بھی ممبر بنا لو عورتوں کو, ساری اسمبلیوں میں ممبر بنا لو, ان کے بغیر گویا کام ہی نہیں چلتا, شورا بغیر عورتوں کو نہیں چلتا. تو سب شیطان نے سبق پڑھایا ہے. خلفاء راشدین کی شورا کا تو عورتوں کے بغیر کام چل جاتا تھا, تمہارا نہیں چلتا, تم اسلام کا دعویٰ کرتے ہو. چاروں خلفاء میں سے دیکھو کس نے عورتوں کو شورا کا ممبر بنایا, ان کی بغیر بھی. مشورہ اگر کرنا ہے تو ویسے بھی کر سکتے ہو, مشورہ کرنے کی ممانعت نہیں ہے, کوئی ایسی بات ہے کہ عورت سے مشورہ کرنے کر لو, لیکن اسمبلی میں لا کر کے بٹھانا اور شورا کی مجلس میں لا کر کے بٹھانا یہ کہاں سے تم نے نکال لیا؟ یہ جو انگریز کی سنت ہے, ان بزرگوں نے تو نہیں بٹھایا, نہ ان کو اس کا رکن بنایا. مشورہ اگر کرنا ہوتا تو کر, حضور صلی اللہ علیہ وسلم یا اپنی ازواج مطہرات سے کبھی پوچھ لیتے تھے, کوئی بات پوچھنے والی ہوتی تھی, حضرت عمر پوچھ لیتے تھے. تو اسمبلیوں کا ممبر کہاں بنایا؟ تو الغرض کہ یہ ہے اسباب ضلالت میں سے, گمراہی کے اسباب میں سے یہ سب سے پہلا نمبر عورت کو شمار کیا. یہ حضور نے فرمایا نساء حبالت الشیطان, شیطان کا جال بھی ہے, اس کے ذریعے انسان پھانستا ہے, سلطنتوں کا زوال آتا ہے, عورتوں کے ذریعے سازش کرائی جاتی ہے, اور ان کی بات کی وجہ سے دنیا میں بڑے بڑے دھندے آتے ہیں اور انقلاب آتے ہیں اور خرابی آتی ہیں اور مرد مصیبت میں مبتلا ہوتے ہیں. یہ اسباب ضلالت میں سے. تو فرمایا کہ ہاں, ترمذی شریف کی روایت کے اندر حضور صلی اللہ علیہ وسلم, روایت ضعیف ہے لیکن اتنی ضعیف نہیں ہے, قابل استدلال ہے. حضور کا فرمان ہے اذا کانا امراؤکم خیارکم, تمہارے حکام جب پسندیدہ قسم کے لوگ ہوں گے, اور اغنیاؤکم سمحاؤکم, تمہارے دولت مند لوگ فیاض اور سخی ہوں گے, وہ امورکم شورا بینکم, تمہاری باتیں آپس میں مشورے سے طے ہوں گی, فظہر الارض خیر لکم من بطنها, تو زمین پر رہنا تمہارا اچھا ہے زمین کے اندر رہنے سے. لیکن اذا کان امراؤکم شرارکم, تمہارے حکام جب شریر قسم کے لوگ ہوں گے, و امورکم اغنیاؤکم بخلاؤکم, اور تمہارے دولت مند لوگ بخیل ہوں گے, کنجوس ہوں گے, و امورکم الی نسائکم, اور تمہارے معاملات عورتوں کے مشورے سے طے پائیں گے, تو فرمایا فبطن الارض خیر لکم من ظاہرہا, پھر تمہارا زمین کے اندر چلا جانا زیادہ بہتر ہے زمین پر رہنے سے, تمہارا مرنا ہی بہتر ہے جب یہ تغیر آ جائے. تو اس لیے اللہ تعالی نے فرمایا زین للناس حب الشہوات, مزین کیا گیا ہے لوگوں کے لیے، مزین کی گئی ہیں مرغوب چیزوں کی محبت، پہلا نمبر ہے من النساء عورتوں سے، دوسرا ہے والبنین اولاد، اولاد کی محبت میں ایک درجے تک تو یہ فطری ہے، لیکن اللہ نے یہ بھی فرمایا کہ ان من ازواجکم واولادکم فتنۃ لکم، یاد رکھو تمہاری اولادوں میں سے بھی اور تمہاری بیویوں میں سے بھی تمہارے لیے فتنے کا باعث بھی ہے، اولاد بھی اگر بری ہو تو انسان کے لیے فتنے کا باعث ہے، ویسے قدرتاً اولاد کی اور خصوصاً بیٹوں کی محبت یہ تو فطری بات ہے، یہ انسان اپنا بقا بیٹے کے ذریعے چاہتا ہے، اس کی وجہ سے اس کا نام روشن ہوگا دنیا میں، اس کا جانشین ہوگا اور وہ عزت کے کام کرے گا جو خود کیا کرتا تھا، تو اگر اولاد ٹھیک ہے پھر تو صحیح ہے، اگر اولاد بری ہے تو نتیجہ کیا ہے، وہ فتنے کا باعث، اور اکثر و بیشتر اولاد کی محبت کی وجہ سے انسان چوریاں بھی کرتے ہیں، ڈاکے بھی ڈالتے ہیں، خیانت بھی کرتے ہیں اور تمام برائیوں کا ارتکاب کرتے ہیں کہ ہماری اولاد ٹھیک رہے، ان کو کوئی تکلیف نہ آئے، یہ تمام فتنے کا باعث ہے، حدود کو توڑ دیا اور کسی جائز ناجائز کا خیال نہ کیا اولاد کی خاطر، تو اللہ نے تو پہلے فرما دیا ہے اموال ہوں و اولاد ہرگز کام نہ آئیں گی، ان نمین ازواج عدو لکم تمہارے لیے دشمنی کا باعث بنے، جن کی محبت میں مبتلا ہو کر تم آخرت کو بھول جاتے ہو اور شریعت کی حدود کو توڑتے ہو اور خدا کی اطاعت سے غافل بنتے ہو تمہارے دشمن ہوں، اب بری اولاد ایسی روز مرہ آپ پڑھتے ہیں، پرسوں بھی اخبار میں تھا کہ باپ کو جائیداد کے سلسلے میں جو میرا حصہ ہے میرے نام پر لگوا دو، باپ نے نہیں مانا تو گولی سے مار دیا، دو تین دن کے اخبار میں پڑھا میں، یہ اولاد ایسی اولاد، نا ہنجار اولاد، نالائق اولاد، یہ فتنے کا باعث نہیں ہے، باپ کی جان تلف کر لی مار اس لیے کہ وہ حصہ لگانے میں تامل کر رہا، تو اولاد کی محبت میں مبتلا ہو کر اکثر و بیشتر انسان رائے راست کو چھوڑ دیتے ہیں، یہ اولاد ہماری سکھی رہے آرام میں رہے، ان کے پاس دولت ہو مکان ہو اور مالی حالت اچھی ہو اور خود حدود الہی کو توڑتے ہیں، تو یہ بھی فتنے اور گمراہی کے اسباب میں سے ہے، اور قناطیر المقنطرہ جمع کیے ہوئے مال، جمع کیے ہوئے مال سونے اور چاندی، مال کی محبت ایک حد تک فطری بھی ہے، انہ لحب الخیر لشدید، مال کی محبت میں انسان پکا ہے اور حلوہ حریص بھی ہے، لیکن اگر یہ محبت اتنی زیادہ بڑھ جائے کہ انسان غافل ہو جائے تو پھر یہ گمراہی کا ذریعہ ہے اور وبال کا باعث، قناطیر المقنطرہ جمع کیے ہوئے مالوں کی فکر میں ہی رہتے، مال زیادہ ہوگا، پیسہ زیادہ ہو، قناطیر ڈھیر مال، ایک لاکھ اشرفی ہو یا ایک لاکھ درم ہو اس کو عرب لوگ قناطیر کہتے تھے، اور بھی تفسیریں مختلف کی، بڑا مال ڈھیر اس کی محبت میں، اسی کے جمع کرنے میں انسان اکثر و بیشتر متفکر رہتے ہیں کہ زیادہ سے زیادہ دولت ہمارے پاس ہو تاکہ ہم اپنی ہر قسم کی آسودگی سے اپنا وقت گزاریں، کوئی ہمارے سامنے کوئی دکھ والی بات نہ ہو، دوسری جگہ ارشاد ہوتا ہے انسان اکثر اس دھوکے میں مبتلا رہتا ہے اور گمان کرتا ہے کہ ان مالہ اخلدا، اس کا مال اس کو ہمیشہ بچائے رکھے گا حوادثات سے، حالانکہ ایسا نہیں ہوگا، مال کے ہوتے ہوئے بیماریاں اور مصیبتیں اور طرح طرح کے عوارضات لاحق ہو جاتے ہیں جب خدا کا حکم آتا ہے، مال کی محبت بھی فطری حد تک ہی ہونی چاہیے، اس سے زیادہ انسان اگر مال کی محبت کرے گا، مال کی وجہ سے ناحق فرمایا قتل کرتے ہیں لوگ، پھر یہ محبت انسان کو ہلاک کرنے کا باعث بنتی، چوریاں کرتے ہیں مال کی محبت کی وجہ سے، कि हमारे पास माल ज्यादा और दौलत ज्यादा हराम जरिया अख्तियार करते हैं, ज्यादा से ज्यादा हमारे पास माल इकट्ठा, उसके लिए चाहे कोई भी नाजायज काम करना पड़े उसके लिए आमादा, खेल तमाशा जिनाकारी बदकारी हराम की बातें जितनी भी होती, हराम के पेशे जिनको शरीयत हराम करार देती है वो इख्तियार करते हैं ताकि ज्यादा से ज्यादा दौलत कमा लें, अपने बंगले बना लें, कोठी बना लें, बैंक हमारा भरा रहे हमारे सरमाए से। तो ये चीज भी गुमराही के असबाब में से है। और खनाती और खजाने ढेर मालों के सोने और चांदी के, ये भी लोगों की निगाह में मुजयन है। बल खैल मुसवमा, घोड़े निशान लगाए हुए पले हुए घोड़े, अक्सर व बेशतर इन घोड़ों की मोहब्बत भी इसी दर्जे में है कि इनमें इंसान मुब्तला होकर गाफिल हो जाते हैं। वल अनाम और मवेशी, अब मवेशियों का मामला भी है, ऊंट गाय बैल भेड़ बकरियां ये मवेशी कहलाते हैं। क्या इंसान के ये खादम है, अल्लाह ने इनको बतौर खादम के पैदा किया है कि इनसे इंसान फायदा भी उठाते हैं, ज्यादा से ज्यादा उनकी खालों से दूध से और सवारी वगैरह का भी काम ले लेते हैं और उनका गोश्त भी इस्तेमाल करते हैं। तो अक्सर व बेशतर जानवरों की मोहब्बत में ही मुब्तला होकर लोग नमाज का ख्याल नहीं है, रोजे का ख्याल नहीं है, नेकी का ख्याल नहीं है, उन्हीं की मोहब्बत में लगे हुए हैं। अखज़ तुम भी अज़नाबिल बकर, गाय बैल का दम पकड़ लिया उसी की मोहब्बत में, नमाज की फिक्र नहीं है, नेकी और आखिरत का कोई ध्यान नहीं है। ये भी असबाब जलालत और गुमराही के असबाब में से है। और इसमें भी बहुत सी दुनिया मुब्तला रहती है। वल हर्ष और खेती, खेती बाड़ी, उसके अंदर मुब्तला होकर इंसान बहुत सी नेकी और अच्छाई से अक्सर महरूम रह जाते हैं। तो ये गुमराही के असबाब हैं जिनकी वजह से इंसान बहुत कुछ नुकसान उठाते हैं। फरमाया ये तो दुनिया की जिंदगी के फायदा उठाने का सामान है, ये सारी चीजें इंसान की जब तक दुनियावी हयात है ये चीजें भी बाकी हैं, लेकिन ये आगे के लिए अगर कोई सामान इंसान ने पैदा न किया तो खाली हाथ जाएगा। ये सब हिजाब तबाह है, ये तो मादी जिंदगी खत्म होगी, ये चीजें भी खत्म हो जाएगी, तो आगे फिर क्या करेगा इंसान। फरमाया वल्लाहु इंदहु हुस्नुल मआब, खुदा की जात वो है जिसके पास बेहतरीन ठिकाना है, वो ठिकाना नेकी के कामों से और ईमान की दौलत से मिलता है। उसकी भी फिक्र करनी चाहिए, इन्हीं चीजों में मुब्तला होकर इंसान खाली हाथ न जाए वहां, वरना बड़ा नुकसान उठाएगा। जब ये आयत नाजिल हुई तो हजरत उमर रजी अल्लाह ताला ने अल्लाह के सामने दुआ की कि ऐ परवरदिगार हमको क्या करना चाहिए, हम तो बड़े मजबूर हैं, अक्सर व बेहतर हम इसे इन्हीं चीजों के अंदर मुब्तला रहते हैं। तो अल्लाह ने फरमाया कुल ऐ पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम, आप कह दीजिए औ नब्बेकुम बिखैरिन मिन ज़ालिकुम, क्या मैं तुमको बतलाऊं इन सब चीजों से बेहतर बात वो न बतलाऊं। फरमाया लिल्लज़ीन तक़ू, उन लोगों के लिए है जो डरते रहे और बचते रहे, बचते रहे कुफर शिरक निफाक और बुराई से, और खुदा का खौफ उनकी तबीयतों में कायम रहा। तो फरमाया उनके लिए उनके रब के पास जन्नात बागात हैं जिनके सामने नहरें बहती हैं, हमेशा हमेशा उनमें रहेंगे, कोई खटका भी नहीं होगा निकाले जाने का वहां से, और खालिदीन फिया, ये खुलूद नसीब होगा, वो इन तमाम आर्जी चीजों के फायदे से कहीं बेहतर है। लेकिन लिल्लज़ीन तक़ू, वो तो तकवे वालों के लिए, परहेजगारी इख्तियार करने वालों के लिए, कुफ्र शिर्क से बचने वालों के लिए। तो फरमाया वाज़वाजुम मुतहरा, आज दुनिया की औरतों से कहीं बहुत पाकीजा अखलाक, पाकीजा जिस्म, पाकीजा, कोई गिलाजत और गंदी वाली चीज नहीं होगी, पाक बीवियां होंगी। वरिजवान उन सबसे बढ़कर यह है कि अल्लाह की खुशनूदी, दोजख से जब लोग निकल जाएंगे आखिर आखिर में निकलने वाले, उनको हर नेमत नसीब हो जाएगी। अल्लाह ताला फरमाएगा क्या मैं तुमको कुछ और ज्यादा न दूं, तो वो हैरान हो जाएंगे, वो लोग कहेंगे कि ऐ परवरदिगार हमको दोजख से निकाल दिया और कामयाब हो गए और बड़ी सी बड़ी नेमतें हमको नसीब होगी, तो अब और क्या चीज मिलेगी। اللہ فرمائے گا احلو علیکم رضوانی خلاص فتو بادہ ابدا، اب میں اپنی خوشنودی اور رضا تم کو دیتا ہوں، میں کبھی بھی تم سے ناراض نہیں ہوں گا اب آئندہ. یہ اللہ کی خوشنودی نصیب ہوگی، ہمیشہ ہمیشہ کے لیے خدا راضی ہو. تو انسان کی یہ ابدی فلاح ہے. ورضوان من واللہ بصیر بالعباد، اللہ تعالیٰ تمام بندوں کے حالات کو نگاہ میں رکھتا ہے، کون کیا کرتا ہے اور کون کس برائی میں مبتلا ہے، سب خدا کی نگاہ میں.